नेपाल तथा भारतको नम्बर वन स्लिक ब्रान्डको किचनको आधिकारिक विक्रेता चितवन किचन कन्सेप्ट शहीद चौक नारायणगढ। भारतको एवं नेपालको नम्बर वन ब्रान्ड स्लिक किचन घरमा आएपछि काम पनि हुनेछ रमाइलो। पानीले नबिग्रने तथा आफूले चाहे अनुसार 800 भन्दा बढी प्रकारका सटस मध्ये छान्न सकिनेछ। लाइफ टाइम ग्यारेन्टी सहितको गुणस्तरीय कम्पोनेन्ट जडान गरी बनाइने स्लिक किचन लिन आजै जाउँ। चितवन किचन कन्सेप्ट सही चोक नारायणगढ गणेश हल अगाडि। फोन 522-793। मल्टीलर्निंग एकेडमी म्याथ साइंस र टेस्ट नदी पांच विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि। मोबाइल 9842546174। यति राम्रो घर होइन यो ठुला पर्सेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्रिया छ घरमा। यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छा। छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा। वैदेशिक रोजगारका लागि दुबई कतार मलेसिया साउदी अरब लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ। सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन। मोबाइल 9855062640 र 9846567700। निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना हेड्स नेपाल संस्था रत्नगर नगरपालिका र रेडियो अर्पणको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साइन्स भरतपुरको प्राविधिक सहयोग तथा महिला विशेषज्ञ डाक्टरहरूद्वारा यही वैशाख 26 गतेका दिन अश्विनी केयर पोलिक्लिनिक सँगै हेड्स नेपालको प्राङ्गणमा महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ। सो स्वास्थ्य शिविरमा सानो पेट दुख्ने तथा ढाड दुख्ने, महिनावारी गडबडी सम्बन्धी समस्या, यौन अङ्गमा घाउ र खटिराहरू आएको, यौन अङ्गबाट सेतो पानी, पिप तथा गनाउने पानी बगेको, पाठेघर आफ्नो ठाउँबाट तल खस्नु, आङ खस्नु तथा पाठेघर सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क राख्नुहोला। विवाहित तथा यौन जीवनमा संलग्न हरेक महिला दिदीबहिनीहरूले वर्षको एक पटक अनिवार्य रूपमा आफ्नो पाठेघरको जाँच गराउनु पर्दछ। शिविर सञ्चालन हुने मिति यही वैशाख 26 गते शुक्रबार। समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म। स्थान अश्विनी केयर पोलिक्लिनिक सँगै हेड्स नेपालको प्राङ्गण। सम्पर्कका लागि फोन नम्बर 056-560-187, मोबाइल 9845-0850 र 9841-39497। क्या अब बजाज बाइक किन्ने बित्तिकै पाउनुहोस् एउटा स्क्र्याच कुपन, जसमा रहेको युनिक कोडलाई 5677 एसएमएस गरी तुरुन्तै जित्नुहोस्। ₹5,000 देखि ₹1,00,000 सम्म हरेक दिन लकी ड्रबाट एकजनाले जित्नेछन् ₹1,00,000। जित्ने मौका हरेक दिन, किन्यो जति चाँडै चान्स उति धेरै। लकी ड्रको लागि हरेक दिन साँझ 7:55 बजे एभेन्युज टिभीमा हेर्न नभुल्नुहोला। बजाज गाठको ठाट, गाठ दन्न मूर प्रसन्न, बजाजमा सनन्न। आकर्षक घडेरीहरू बिक्रीमा रत्नगर 12 स्काइराइडर आवासीय उच्च माविको अगाडि रहेको विकासका पूर्वाधारहरूले सम्पन्न वरिपरि चारैतिर घनावस्ती भएको आकर्षक घडीहरू सुपथ मूल्यमा धमाधम बिक्री हुने भएकाले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क ब्रदर्स सप्लायर्स रत्नगर बकुल्लहर, मोबाइल 9801986993। आकर्षक घडेरी बिक्रीमा खैरहने तीन पर्सा नमुना पेट्रोल पम्प पछाडि रहेको पूर्व पश्चिम राजमार्गबाट 150 मिटर भित्र रहेको आकर्षक घडेरी धमाधम बिक्री भइरहेको जानकारी गराउँदछौ। घडेरीका विशेषताहरू: राजमार्गबाट 150 मिटर भित्र स्वच्छ र शान्त वातावरण रहेको, खानेपानी तथा बिजुलीको राम्रो व्यवस्था भएको, हिमाल पहाड छर्लङ्ग देख्न सकिने मनोरम वातावरण भएको। सम्पर्क खैरहने तीन पर्सा नमुना पेट्रोल पम्प पछाडि तथा ब्रदर्स सप्लाई स्टाडी। मोबाइल नम्बर 9845727705, 9806613123। आकर्षक घडेरीहरू बिक्रीमा खैरहनी 7 चितवनमा अवस्थित पुरानो खैरहनी पर्साको मूल हाइवेबाट 50 मिटर आसपासमा खैरहनी उच्च मावि प्रहरी कार्यालय र वन कार्यालयबाट 500 मिटर पश्चिम तर्फ, साथै भुवानी शंकर कलेजबाट 500 मिटर दक्षिण पश्चिम तर्फ रहेका आकर्षक घडेरीहरू बिक्रीमा छ। विकासका पूर्वाधारहरू: बाटो, पिउने पानी, विद्युत, टेलिफोन लगायत अन्य सर्व सुविधा सम्पन्न घडेरीहरू खरिद आफ्नो भविष्य सुनिश्चित पार्नुहोस्। सम्पर्कका लागि रेशम जी मोबाइल 9801986993। हेर यो दुब्लाको सुकेरै जाने भो, न खान्छ दुध न खान्छ घिउ, अनि कहाँबाट लाग्छ त हे कान्छा तेरो जिउ? क्यारो पर त कसरी लाग्छ जिउ, त्यो चाहिँ भन्नुहोस् न। न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सपमा जानु पर्छ। हामी कहाँ दुध, दही, घिउ, पनिर, नौनी घिउ, चिज तथा दुधबाट उत्पादित अन्य परिकारहरू, साथै बेकरी आइटम, केक, बर्थडे केक, आइसक्रिम, कुल्फी, लस्सी, जुस र चिया कफी पाइन्छ। सम्पर्क न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सप, रत्नगर आठ बकुलर चोक। मोबाइल 9845794899 र 9841117214। स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू, स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू, खुद्रा तथा थोक खरिदलाई सौरा चोकमा झर्नु, न्यू पर्वत पुस्तक पसला ए रत्नगर क्षेत्र प्रयासला। हजुर, हामी कहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू, अफिसका लागि मसलन्द, खेलकुद सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क न्यू पर्वत पुस्तक पसल एन्ड स्टेसनरी, रत्नगर 1 सौरा चोक चितवन। फोन 0556-560-386। मतदाता नामावली संकलन एवं अध्यावधिक सम्बन्धी जिल्ला निर्वाचन कार्यालय चितवनको सूचना। यस जिल्ला अन्तर्गत निर्वाचन क्षेत्र नम्बर 4 2071 साल असार 8 गते हुने संविधान सभा सदस्य उपनिर्वाचनका लागि फोटो सहितको मतदाता नामावली संकलन एवं अध्यावधिक गर्न देहाएको मिति र स्थानमा टोली आउने भएको छ। टोली आएको समयमा आफै उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराई मतदान गर्ने अधिकार सुरक्षित गर्नुहोस्। मिति 2071 साल वैशाख 14 गतेदेखि 16 गतेसम्म गीतानगर, फुलबारी, शिवनगर, पटियानी गाविसहरू र भरतपुर नगरपालिकाका वडा नम्बर 13 र 14। मिति 2071 साल वैशाख 17 गतेदेखि 19 गतेसम्म मंगलपुर, गुञ्जनगर, शारदानगर गाविसहरू र भरतपुर नगरपालिकाका वडा नम्बर 7, 8 र 9। स्मरण रहोस् यही